تفسير دیکھتے ہیں آیت نمبر 90 سے. وَجَاءَ الْمُعَذِّرُونَ مِنَ الْأَعْرَابِ لِيُؤْذَنَ لَهُمْ, اور دیہاتیوں میں سے کچھ بہانہ باز لوگ آئے تاکہ ان کو گھر رہنے کی اجازت مل جائے. پھر کیا ہوا؟ وَقَعَدَ الَّذِينَ كَذَّبُوا اللَّهَ وَرَسُولَهُ, اور بیٹھ رہے وہ لوگ جنہوں نے اللہ اور اس کے رسول کو دل سے جھٹلایا, یعنی منافق لوگ. کیا ہوگا ان کو؟ سَيُصِيبُ الَّذِينَ كَفَرُوا مِنْهُمْ عَذَابٌ أَلِيمٌ, ان قریب ایسے لوگ جنہوں نے کفر کیا ان کو دردناک عذاب ملے گا. یہاں سے اگلے پارے تک کی کچھ آیات وہ ہیں جو تبوک سے واپس مدینہ پہنچنے پر نازل ہوئیں. اس سے پچھلے رکوع دو رکوع پہلے ہم نے دیکھا تھا کہ وہ غزوہ تبوک کے بعد کا سفر تھا, کی بعد کی آیات تھی, لیکن کچھ آیات راستے میں تھی, ٹھیک ہے, لیکن کچھ آیتیں جو تھی پھر وہاں مدینہ پہنچنے کے بعد نازل ہوئی تھی. تو اب آگے جو ہے وہ انہی لوگوں کا ذکر ہے. تناظر وہی ہے کہ وہ لوگ جو سفر کی مشکلوں سے ڈر گئے, راستے کی صعوبتوں سے, کوئی بہت زیادہ دل فریب منظر نہیں تھے اور کچھ امید بھی نہیں تھی کہ مسلمانوں کو کوئی بہت کچھ ملے گا, پیچھے رہ گئے. اب ہوا کیا کہ اللہ کے نبی صلی اللہ علیہ وسلم جو ہیں جب واپس آئے تو لوگ پھر آنا شروع ہوئے. کچھ نے پہلے ہی معذرت کی, کچھ بات میں کریں گے. تو یہ ملی جلی آیات ہیں. فرمایا وجاء المعذرون, اور آئے معذرتیں کرنے والے. معذرون, وجاء المعذرون, معذرون معذر کی جمع ہے, عذر سے ہے یہ لفظ, یعنی جو اپنا عذر پیش کرے, وہ لوگ جو وجہ بتانے آئے کہ ہم کیوں نہیں گئے اس کام میں. کہاں سے یہ لوگ آئے؟ من الاعرابی, بدووں میں سے. عرب کا لفظ جو ہے یہ عربی سے ہے. عرب عربی کی جمع ہے, یعنی وہ لوگ جو عرب میں رہتے ہوں, اور وہ جو حضرت اسماعیل علیہ السلام کی نسل سے ہوں, عرب میں رہتا اور عربی بولتا ہو, اسی کو بدو اور پھر اسی سے بدوی بھی کہتے ہیں. بدو, بدو کہتے ہیں جنگل کو. تو عموماً وہ لوگ جو شہروں سے دور ہوتے ہیں تو وہ جنگلوں میں رہتے ہیں. تو اب یہاں کچھ ایسے لوگوں کی بات ہے کہ جو بہانے تراشنے والے تھے, لیکن ان کا تعلق مدینہ کے آس پاس والی بستیوں سے تھا. ان میں بھی نفاق کا عنصر موجود تھا. جہاد کے اعلان سے پہلے بڑے بلند بلند دعوے کرتے تھے, مگر جب وقت آیا عملی طور پہ کام کا تو اپنے عہد سے پھر گئے. اور جیسے مدینہ کے منافقوں نے بہانے تراش کر جہاد سے رخصت مانگی, اسی طرح انہوں نے بھی رخصت طلب کی. کیسے؟ فرمایا کیا؟ لِيُوزَنَ لَهُمْ, یہ تھا ان کا عذر کہ ہمیں اجازت دی جائے. کہتے ہیں کہ یہ تنگ حالی اور کثرت عیال کا عذر پیش کرنے والے عرابی تھے. یعنی ہمارے حالات بڑے تنگ ہیں, ہاتھ خال تنگ ہے آج کل, اور بچے بہت ہیں. اور یہ جو لفظ معذر ہے نا, یہ اصل میں معتذر تھا. تا جو ہے وہ ضم ہو جاتی ہے بعض دفعہ. صحیح عذر پیش کرنے میں کوتاہی کرنے والے, اور جھوٹے عذر پیش کر کے یقین دلانے والے کہ ہم معذور ہیں, حالانکہ وہ معذور نہیں. جہاد سے پیچھے رہنے کی بات کرتے تھے, یہ کون تھے؟ اس کے بارے میں محمد بن عمر کا ایک قول ہے. کہتے ہیں کچھ منافق اللہ کے نبی کی خدمت میں حاضر ہوئے جہاد میں نہ چلنے کی اجازت لینے کے لیے, حالانکہ ان کا کوئی عذر نہ تھا, اللہ کے نبی نے ان کو اجازت دے دی. ابن مردویہ کی ایک روایت ہے جابر بن عبداللہ سے کہ جب اللہ کے نبی نے جد بن قیس کو جہاد کے لیے ساتھ نہ جان چلنے کی اجازت دے دی تو کچھ اور منافق اجازت طلب کرنے کے لیے حاضر ہوئے اور عرض کیا اللہ کے رسول ہم کو بھی اجازت دے دیجئے, ہم اس گرمی میں جہاد کو نہیں نکل سکتے. اللہ کے نبی نے ان کو اجازت دی اور منہ پھیر لیا اور یہ آیت نازل ہوئی اور اللہ نے ان کو معذور قرار نہیں دیا. ये कौन थे, कितने थे, इसके बारे में इब्ने इसहाक की एक रिवायत लाते हैं। कहते हैं कि कबीला बनी गिफार की एक जमात थी जिनकी तादाद 10 से कम थी, और नफर 10 से कम तादाद की जमात को, तादाद को जमात कहते हैं। बास कहते हैं ये 82 लोग थे, 82 थे, और इन्हीं के बारे में बाइजा उन्जिलत सूरत वतबा अल्लाहु अला कुलूबिहिम फहुम ला यालमून तक नाजिल हुई थी। इसी तरह इमाम जुहा का भी कहते हैं कि उजर पेश करने वाले आमिर बिन तुफैल की कौम के लोग थे, जो अपने ऊपर इल्जाम, अपने ऊपर से इल्जाम को दफा करने के लिए आपकी खिदमत में हाजिर हुए और अल्लाह के नबी से आके कहा कि अगर हम आपके साथ जिहाद को जाते तो कबीला तोय, तोय से है ये, तोय और बड़ी है तय, के जंगली लोग हमारी बीवियों, बच्चों और जानवरों को आकर लूट लेते। अल्लाह के नबी ने फरमाया, अल्लाह ने तुम्हारी खबरें मुझे पहले ही बता दी हैं, आइंदा अल्लाह ताला हमको तुम्हारी जरूरत से बेनियाज करेगा। ये 11वें पारे के आगाज में फिर आएगी ये बात। इसी तरह हजरत इब्ने अब्बास कहते हैं कि वो लोग जो जिहाद को नहीं गए और उन्होंने उजर पेश किया था, इनको जिहाद पर ना जाने की इजाजत अल्लाह के नबी ने दे दी थी। तो इसमें इन्हीं का जिक्र है। और क्या हुआ, वकादल्लज़ीन कज़्ज़बुल्लाह व रसूलहू, और बैठ रहे वो लोग जिन्होंने अल्लाह और उसके रसूल को झुठलाया, यानी मुनाफिक, यानी दिल में निफाक था ना, तो फिर उजर भी मिल गए। और असल असल आमादगी दिल की आमादगी है। देखिए हैंडीकैप होना दो तरह का होता है, अपाहज या उजर का होना। एक होता है जाहिरी चीजों की कमी, माजूरी है, जिस्म में कोई कमजोरी है, माल की कमी है, कोई मजबूरी है, लेकिन एक बंदे का हैंडीकैप होना होता है दिल का, दिल में ख्वाहिश ही नहीं, तड़प की कमी है। ये भी तो एक बहुत बड़ी बदनसीबी है ना कि किसी के दिल में इस चीज की तड़प ही ना हो कि वो अल्लाह के दीन के लिए कुछ करे। तो ऐसे ही लोगों को अल्लाह ताला ने यहाँ गुनाहगार करार दिया, फासिक है। ये वो लोग हैं जो काम कर सकते थे और इन्होंने नहीं किया। अल्लाह ताला इनको क्या सजा सुनवाता है, सयुसीबुल्लज़ीन कफरू मिनहुम अज़ाबुन अलीम, अनकरीब ऐसे लोगों को जिन्होंने कुफर किया दर्दनाक अज़ाब होगा। देखिए इनका कुफर क्या था, खुदा ना खासा काफिर नहीं हुए थे, लेकिन अल्लाह के रास्ते से पीछे हट गए, सुस्ती इस वजह से पीछे हटे। यानी इनके लिए ये वाइद नहीं बल्कि कुफर की वजह से जो शरीक नहीं हो सके, और इनकी छोटे से अमल ने इनको इतने बड़े काम के लिए पेश कर दिया। उबई बिन हातिम की एक रिवायत है, जैद बिन साबित जो कातिबे रही वही भी थे, अल्लाह के नबी के कहने पे वही लिखा करते थे, कहते हैं कि मैंने रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम, यानी मैं रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का कातिब था और सूरत बरात लिख रहा था, और कलम को अपने कान पर रखे हुए था, और नबी सल्लल्लाहु अलैहि वसल्लम वही के मुंतजर थे कि आगे क्या उतरता है। इतने में एक नाबीना आया और अर्ज की, अल्लाह के रसूल मैं नाबीना हूँ, मैं अंधा हूँ, मेरे मुतल्लिक क्या हुक्म है? क्योंकि ये आयत गुजर गई ना पीछे के जो नहीं हुए उनको अल्लाह ताला पूछेगा, तो उस पे फिर आयत 91 नाजिल हुई, लैसा अलद दुआफाई वला अलल मर्दा वला अलल लजीन ला यजिदून मा युनफिकून हरजुन इजा नसहू लिल्लाहि व रसूलिही मा अलल मुहसिनीन मिन सबील वल्लाहु गफूरुर रहीम। कम ताकत वाले लोगों और बीमारों पर कोई गुनाह नहीं, और इन लोगों पर जिनको खर्च करने को मुयस्सर ही नहीं, जबकि ये अल्लाह और रसूल के साथ और अहकाम में खुलूस रखें, और इन नेकोकारों पर किसी किस्म का इल्जाम आयत नहीं, अल्लाह ताला बड़ी मगफरत और बड़ी रहमत वाला है। अल्लाह ताला ने उजर सुन लिया, जिनके सच्चे उजर होते हैं अल्लाह ताला को पता है। इब्ने अब्बास कहते हैं कि दुआफा में अपाहज बूढ़े, बेताकत मजबूर लोग, और बास कहते हैं बच्चे, और बास कहते हैं औरतें भी मुराद हैं, और मर्दा से मुराद नाबीना लोग हैं, और हरज से मुराद है तंगी, गुनाह, यानी अगर जिहाद पर ये नहीं जाते तो इन पर कोई तंगी या गुनाह नहीं। शर्त एक ही है, इजा नसहू लिल्लाहि व रसूली, इसको हाईलाइट कर ले, ये खूबसूरत लफ्ज है इस आयत का। शर्त क्या कि दिल से अल्लाह और उसके रसूल के लिए खैरख्वाह हो, जाहिर और बातिन में मोमिन हो, इताअत गुजार हो। खैर ख्वाही से मुराद क्या है कि जुबान और अमल से जितना हो सके इस्लाम और मुसलमानों की खैर ख्वाही करें, अल्लाह अकबर, यानी बाज दफा इंसान कुछ करना चाहते हैं कर नहीं पाते, ऐसे लोगों के लिए खुशखबरी है इस आयत में कि ऐसे लोगों को अल्लाह ताला ने ऐसी अजाब और ऐसी पकड़ से एग्जेम्प्ट कर दिया जो किसी मजबूरी की वजह से नहीं कर सकते। यहां आप देखिएगा कि इजा नसखु लिल्लाही मा अलल मुहसिनीन मिन सबील, अलल मुहसिनीन कहा, अलैहिम नहीं कहा, हालांकि बात हो सकती थी अलैहिम नहीं, मुहसिनीन कह के अल्लाह ताला ने इनका मुकाम बता दिया कि ये है मुहसिन। ये अलग बात है कि इनको मौका नहीं मिला। दोबारा बोलती हूँ, शायद आप जल्दी में समझ नहीं सके होंगे। यहाँ लफ्ज़ क्या है, मा अलल मुहसिनीन मुहसिनीन मिन सबील, हालांकि जिनका जिक्र पीछे हुआ उन्हीं की बात है ना, तो ये भी तो आ सकता था ना, मा अलैहि मिन सबील, यानी इनकी कोई पकड़ नहीं है जो उजर वाले हैं, नहीं, अल्लाह ने हिम की जमीर की बजाय पूरा लफ्ज उनके लिए मुहसिनीन इस्तेमाल किया। पता चल जाए कर नहीं सके, इसके बावजूद अल्लाह की निगाहों में इनका मुकाम मुहसिनीन का है। कुछ लोग काम ना करके भी बदला पाने वालों में होते हैं, ये उन्हीं का जिक्र है। ऐसे लोगों को अल्लाह गफूर रहीम है, क्या माफ करेगा इनको, यानी अल्लाह ताला इनके किस बात को फेल माफ करेगा। इससे फिर एक बहुत बारीक नुक्ता समझ आता है कि बंदा उजर के बावजूद भी किसी काम को ना करे तो गुना तो ये भी है, लेकिन उस गुना को अल्लाह माफ कर देगा। इकराह के साथ कोई गुना करता है ना, कोई मजबूर करके उससे गलत काम कराता है, गुना उसको भी होगा। ये अलग बात है कि अल्लाह ताला उसकी नौयत को देख के फिर उसको माफ कर देंगे। इमाम बख्वी कहते हैं कतादा का कौल कि इस आयत का नजूल आबिद बिन अमर और उनके साथियों के बारे में हुआ। इसी तरह इमाम जुहाक कहते हैं कि ये अब्दुल्ला बिन उम्मे मकतूम के हक में नाजिल हुई क्योंकि आप नाबीना थे। सही बुखारी और इब्ने साद ने अनस की रिवायत पेश की और इब्ने साद ने जाबिर की रिवायत बयान की कि अल्लाह के नबी जब गजवे तबूक से लौटे और मदीना पहुंचे तो फरमाया, मदीना में कुछ लोग ऐसे मौजूद हैं कि जब तुम किसी राह पर चले और जिस वादी को तुमने तय किया वो तुम्हारे साथ रहे, यानी इस जिहादी सफर में हर जगह वो तुम्हारे साथ थे अगरचे तुमको नजर ना आते थे, और वो मदीना से बाहर नहीं निकले। सहाबा ने पूछा, अल्लाह के नबी वो तो मदीना में रहे? फरमाया, हाँ वो मदीना में रहे, इनको उजर ने रोक लिया। आपको पता है कि हजरत उस्मान इन्हीं में से थे, इनकी बीवी बीमार थी, उनकी देखभाल के लिए ये नहीं जा सके थे, तो अल्लाह के नबी ने उनके लिए भी ये खुशखबरी दी थी कि उस्मान हमारे साथ है। और अब इसके बाद तो ऐसे लोगों की बात है कि जो वाकई, जिनका जिक्र सुन के हमारी भी आंखें नम हो जाती हैं, जो खुद रोते हुए जाते थे इस वजह से कि उनको वो असबाब नहीं मिलते थे कि जिसकी वजह से वो अल्लाह के रास्ते में निकल सके। कौन है वो लोग? वला अललजीन इजा मा अतौ कलितहमिलहुम कुलतला अजिदुमा अहमिलुकुम अलै तवल्लुवायुनहुम तफीदु मिनद्दम इहजना हजनन अल्ला यजिदु मा युनफिकून। और ना उन लोगों पर कोई गुनाह है कि जिस वक्त वो आपके पास इस गरज से आते हैं कि आप इनको कुछ सवारी दे दें और आप कह देते हैं कि मेरे पास तो कोई चीज ही नहीं जिस पर मैं तुमको सवार कर दूं, तो वो नाकाम इस हालत में वापस चले जाते हैं कि इनकी आंखों से आंसू रवा होते हैं इस गम में कि अफसोस इनको खर्च करने का कुछ भी मुयस्सर नहीं हुआ। अल्लाह अकबर। हजरत इब्ने अब्बास कहते हैं कि कुछ लोगों ने अल्लाह के नबी से दरख्वास्त की थी कि जिहाद के सफर पर जाने के लिए हमको कुछ सवारी अनायत फरमा दे। ये भी कहा गया कि जिन लोगों के पास सवारियां ना थी, इन लोगों ने ये ख्वाहिश की थी कि हमको पैवंद लगे मोजे और मरम्मत की हुई जूतियां ही इनायत कर दीजिए ताकि हम आपके साथ दौड़ सकें। आंखें आंसुओं से बह रही थी, यानी आंखों से आंसू बह रहे थे। ये जुमला बलागत का है, यानी इतने आंसू बह रहे थे गोया कि आंखें बहते हुए आंसू बन गई। इनके पास जिहाद में सर्फ करने को कुछ नहीं, इसका इनको रंज था, इसलिए रो रहे थे। इब्ने जरीर और इब्ने मर्दविया में इब्ने अब्बास की रिवायत है और इसी तरह कुछ और लोगों से भी कि सहाबा की एक जमात अल्लाह के नबी की खिदमत में सवारियां तलब करने के लिए हाजिर हुई। ये सब तंग दस्त और मोहताज थे, अल्लाह के नबी के साथ जाना चाहते थे, आपसे महरूम नहीं होना चाहते थे। आपने कहा मेरे पास सैया नहीं कि सवार होने के लिए तुमको दे। ये लोग रोते हुए इस रंज के साथ वापस चले गए कि इनके पास खर्च करके सवारियां खरीदने के लिए कुछ भी नहीं और अल्लाह के नबी के पास कोई जायद सवारी नहीं। बाज जगह तो इनके नाम भी आए हैं, सालिम बिन उमेर, अलिया बिन जैद, अबू लैला और इसी तरह के कुछ और लोग हैं। क्या जज्बे थे उनके और क्या कदरदानी हुई इनकी, अल्लाह ताला जाया थोड़ी करता है। आप नहीं कर सकते, आप रोते हैं, अल्लाह आपकी उसी नेकी को कबूल कर लेता है। बाज ने इसमें अब्दुल्ला बिन मखफल का नाम भी दिया है। इब्ने अबी हातिम की एक रिवायत इब्ने अब्बास से का कॉल है, कहते हैं कि अल्लाह के नबी ने लोगों को जिहाद के लिए उठ खड़े होने का हुक्म दिया तो सहाबे कराम का एक गिरोह जिसमें अब्दुल्ला बिन मखफल मुजनी भी थे, कबीला मुजन से थे, हाजिर हुआ और अर्ज किया अल्लाह के रसूल हमको सवारी दीजिए। आपने फरमाया खुदा की कसम मेरे पास तो कोई जायद सवारी नहीं, क्योंकि सफर इतना लंबा था कि बगैर सवारी के जा ही नहीं सकते, करीब की बात तो थी नहीं। ये तो ऐसे ही जैसे आज को यहाँ अमेरिका से उठ के पाकिस्तान जाना चाहे तो पैदल तो नहीं जा सकेगा ना। तो आपने कहा कि मेरे पास तो कोई सवारी नहीं कि तुमको दूं। ये लोग रोते हुए लौट गए। इन पर जिहाद से रुक जाना और खर्च और सवारी का मुयस्सर ना आना बड़ा शाक गुजरा। अल्लाह ने इनको माजूर करार दिया और इन्हीं के बारे में फरमाया वला अललजीन इजा मा अतौक लितहमिलहुम। अल्लाहु अकबर, हम सब के लिए भी इसमें कितनी ढारस है ना। हम कुछ करना चाहते हैं लेकिन कर नहीं पाते, तो अल्लाह ताला हमारी उन नेकियों को भी लिखता है। लेकिन यहाँ फिर किसी अंदर से अपने आप को मुतमईन नाम करके बैठे, हाँ मेरे लिए तो सारे ही मामले मुश्किल हैं, फिर वही जुमला बोलूंगी कि अल्लाह की निगाह अपने दिल पे महसूस करें, वो आपके असल हालात को जानते हैं और मेरे भी, कौन नेकी कर सकता है और नहीं करता और कौन कर सकता है और नहीं करता और कौन मुश्किल में कर सकता है फिर भी नहीं करता। ये मुख्तलिफ दर्जे हैं। देखिए तीन तरह के लोगों को माजूर और उजर कबूल होने की शर्त की बात की गई ना, तीन तरह के लोगों को हमने देखा। एक वो थे जो बुढ़ापे की वजह से या किसी और कमजोरी पे जिहाद के काबिल नहीं थे, दूसरे जो थे मरीज थे, उस वक्त नहीं जा सके और हो सकता है कि उनकी तीमारदारी करने के लिए कुछ लोग ना जा सके, जैसे हजरत उस्मान अपनी बीवी रुकैया के लिए ना जा सके और जब वापस आए तो उनकी वफात हो चुकी थी। तीसरे ये वो लोग हैं जो अब खर्च के बगैर वजह से नहीं जा पा रहे, सवारी, असलहा, ज़ादेरा, ये सब कुछ नहीं, क्योंकि उस दौर में हर मुजाहिद अपनी सवारी, असलहा, ज़ादेरा खुद लेके जाता था, इसी के एवज फिर उसको माले गनीमत का हिस्सा मिलता था। अल्लाह ने इन तीनों की बात एक शर्त लगा दी, अल्लाह और उसके रसूल के साथ अगर ये मुखलिस हैं तो फिर इंशाल्लाह इनको पकड़नी है। ये रोते हुए जाते थे, अल्लाह ने इनका रोना भी कबूल किया। इसी में माकल बिन यसार का नाम भी आता है, इसी तरह हरमी बिन मुबारक का नाम इसमें आता है, महदी बिन अब्दुर्रहमान और इसी तरह सालिम बिन अमर का नाम आता है। इब्ने साद कहते हैं बाज लोग रोते कहते हैं रोते हुए लौटते हुए मुकर्रन के साथ बैठे थे और ये सब मुजनी थे, यानी कबीला मुजन से थे। नाम तो इसलिए मैं लेती हूँ ना कि शायद हम में से भी किसी का ऐसा कोई नाम हो। इब्ने इसहाक कहते हैं कि अलिया बिन जैद को जब खुद कोई सवारी ना मिली और ना अल्लाह के नबी के पास से कोई सवारी मिली कि अलिया को सवारी मिल जाती तो रात से निकल खड़े होते, उन्होंने जितनी नमाजें चाही पढ़ी फिर रोने लगे और दुआ किया अल्लाह तूने जिहाद का हुक्म दिया और रगबत दिलाई, मेरे पास जिहाद में जाने के लिए सवारी नहीं है, अब मैं हर मुसलमान पर अपनी हर चीज तसद्दुक कर दूंगा इस हक के इवज में जो मुसलमान पर आयत होता है, ख्वा मुझे माल देना पड़े या जिस्म या आबरू। جب صبح ہوئی اور لوگوں کے ساتھ علیہ بھی نبی صلی اللہ علیہ وسلم کی خدمت میں پہنچے تو اللہ کے نبی نے فرمایا، آج رات صدقہ دینے کا وعدہ کرنے والا کہاں ہے؟ یعنی وہی کے ذریعے پتا چلا. سب خاموش رہے، کوئی کھڑا نہ ہوا. علیہ کھڑے ہوئے اور اللہ کے نبی صلی اللہ علیہ وسلم کو اپنے قول کی اطلاع دی. آپ نے فرمایا، تجھ کو بشارت ہو، قسم اس کی جس کے ہاتھ میں میری جان ہے، تیرا صدقہ مقبول زکوٰۃ میں لکھ لیا گیا. یعنی انہوں نے کہا کہ میں پیدل ہی چلوں گا، جہاں تک جا سکوں گا وہاں جاؤں گا، جب جسم کام کرنا چھوڑ دے گا تو چھوڑ دوں گا. تو اللہ نے اس کی خوشخبری اللہ کے نبی کے ذریعے ان کو دلوا دی. کہاں ہیں آج ایسے لوگ؟ اللہ ماشاءاللہ. ابن اسحاق اور محمد بن عمر کہتے ہیں، جب سواری کے طلبگاروں کو اللہ کے نبی سواریاں نہ دے سکے اور لوگ روتے ہوئے اللہ کے نبی کے پاس سے لوٹے، تو ان رونے والوں میں ابو یعلہ اور عبداللہ بن مغفل تھے. راستے میں ان کی ملاقات یامین بن عمر نظری سے ہوئی. یامین نے دونوں کو روتا دیکھ کر رونے کی وجہ پوچھی. دونوں بزرگوں نے کہا، ہم رسول اللہ کی خدمت میں سواریاں مانگنے حاضر ہوئے، لیکن اللہ کے نبی کے پاس کوئی ایسی سواری نہیں تھی جو آپ ہم کو دیتے، اور ہمارے پاس کوئی ایسی چیز نہیں کہ ہم جہاد کو جا سکیں، اور ہم کو اللہ کے نبی کے ہم رقاب جہاد پر نہ جانا بھی ہم کو گوارا نہیں. رونے کی بس یہ وجہ ہے. رونے کی یہ وجہ سن کر یامین نے ان کو پانی سینچنے والا ایک اونٹ اور زادے راہ کے لیے ہر ایک کو 2 سا تقریباً 8 سیر چھوارے دے دیے. محمد بن عمر نے اتنا زائد بھی بیان کیا کہ عباس بن مطلب نے بھی 2 آدمیوں کی سواری کا انتظام کیا. اسی طرح آپ کو معلوم ہے کہ عثمان بن عفان نے بھی لشکر کی تیاری کے لیے مزید 3 آدمیوں کو سواریاں دی. کہتے ہیں کہ کل 16 آدمی تھے جو رائڈ پرابلم کی وجہ سے جا نہیں سکتے تھے، بیتاب تھے. ان میں سے 7 کا بندوبست ہو گیا اور 2 اور کچھ اس طرح جو باقی ہے وہ باقی رہ چکے تھے اور وہ روتے تھے. تو اسی کے لیے اللہ تعالیٰ نے کہا، وما ولا علی الذین اذا ما اتوا کا. اللہ، دل تو چاہتا ہے نا ان کے واقعے پڑھتے ہی رہے، مجھے تو شرم ہی آتی ہے. ہم کتنی جلدی گیو اپ کرتے ہیں دین کے راستے کو، کہتے ہیں بس چھوڑو یہ ہو گیا ختم، بس نہیں ہو سکتا جی، نہیں نہیں کوشش کر لی ختم، دیٹس اٹ. کتنے ہی پیچھے ابھی اسباب موجود ہوتے ہیں جو ہم نہیں استعمال کرتے. بڑی پیاری روایت ہے صحیح بخاری اور مسلم کی. ابو موسیٰ اشعری نے روایت کیا، کہتے ہیں میں اشر قبیلے کے چند آدمیوں کے سلسلے میں اللہ کے نبی کی خدمت میں یہ درخواست کرنے کے لیے کہ ان لوگوں کو سواری کی ضرورت ہے، ان کو سواریاں عطا فرمائیں، حاضر ہوا. دوسری روایت میں کہ میرے ساتھیوں نے مجھے خدمت گرامی میں سواریاں طلب کرنے کے لیے بھیجا. میں نے عرض کیا، اللہ کے رسول، میرے ساتھیوں نے مجھے آپ کی خدمت میں یہ عرض کرنے کے لیے بھیجا ہے کہ آپ ان کو سواریاں فرمائیں، سواریاں عنایت فرمائیں. میری اس حاضری اور گزارش کے وقت نبی صلی اللہ علیہ وسلم غصے میں تھے اور مجھے پتا نہ تھا. فرمایا، میں تم کو کوئی سواری نہیں دوں گا اور نہ میرے پاس کوئی زائد سواری ہے کہ تم کو دے سکوں. آپ کے انکار کا جواب سن کر میں غمگین حالت میں لوٹ آیا، اور یہ اندیشہ بھی ہوا کہ میرے خلاف اللہ کے نبی نے کچھ دل میں احساس نہ کر لیا ہو. واپس آ کر اپنے ساتھیوں سے اللہ کے نبی کا جواب نقل کیا. کچھ وقفے کے بعد ہی اللہ کے نبی کے پاس غنیمت کے کچھ اونٹ آئے، اور ذرا سی دیر کے بعد ہی میں نے بلال کی ندا سنی جو پکار رہے تھے، عبداللہ بن قیس کہاں ہے؟ میں نے فوراً جواب دیا. بلال نے کہا، اللہ کے نبی تم کو بلا رہے ہیں، حکم کی تعمیل کرو. میں آپ کی خدمت میں حاضر ہوا. فرمایا، یہ ایک جٹ، یعنی 2 اونٹ ایک ہی رسی سے بندھے ہوئے کو جٹ کہتے ہیں، اور یہ جٹ میں نے اسی وقت 7 سے 6 اونٹوں کے بدلے میں خریدے ہیں. تم ان کو اپنے ساتھیوں کے پاس لے جاؤ اور ان سے کہہ دو کہ اللہ، یا فرمایا، اللہ کے رسول، رسول اللہ نے تم کو سواری کے لیے دیے ہیں، ان پر سوار ہو جانا. ابو موسیٰ شری کہتے ہیں، میں اونٹ لے کر اپنے ساتھیوں کے پاس آیا اور ان سے کہا کہ اللہ کے رسول نے یہ اونٹ سوار ہونے کے لیے تم کو دیے، لیکن تم یہ خیال نہ کرنا کہ میں نے پہلے جو بات تم سے کہی تھی وہ اللہ کے رسول نے نہیں فرمائی تھی. یعنی پہلے انکار کر دیا تھا، مل گئے. جب میں نے پہلی بار آپ سے درخواست کی تھی تو آپ نے منع فرمایا، پھر اس کے بعد آپ عنایت فرمایا. وہ کہتے ہیں نا، ویٹنگ لسٹ میں ان کا نام آ گیا ہوگا. اس واقعے کے گواہ موجود ہیں. تم میں سے کوئی میرے ساتھ ان لوگوں کے پاس چلے جنہوں نے میرا اور حضور کا کلام سنا تھا. میں اس تحقیقات کے بغیر تم کو نہیں چھوڑوں گا. ساتھیوں نے کہا, خدا کی قسم آپ ہمارے نزدیک سچے ہیں اور جو آپ کی خواہش ہم ایسا ہی کریں گے. چنانچہ میں اپنے ساتھیوں میں سے چند کو آپ کے ان لوگوں کے پاس لے کر پہنچا جنہوں نے اللہ کے نبی کا فرمان اور ابتدائی انکار سنا تھا, اور پھر گواہوں نے یہ بات ان لوگوں کے سامنے بیان کی جو میں نے اپنے ساتھیوں سے کی. یعنی کتنا فکر تھا ان کو اس بات کا کہ لوگ ہمارے بارے میں غلط نہ سوچیں اور ہم غلط, اب ہمارا مقام لوگوں کی نظروں سے گر نہ جائے. پھر کہتے ہیں کہ بات بیان کی, پھر ہم نے یعنی میں نے اور میرے ساتھیوں نے کہا, خدا کی قسم اس میں ہم کو برکت حاصل نہ ہوگی, کیونکہ معلوم ہوتا ہے کہ اللہ کے نبی نے ناراضگی کے ساتھ یوں اٹھنا عنایت فرمائے ہیں. اللہ اکبر, کیسا تقویٰ. یعنی مل بھی گئے پھر بھی اب کہہ رہے نہیں شاید آپ نے ناراض ہو کے دیے, کیونکہ اس وقت اس وقت آپ فرسٹریٹڈ تھے. جیسے ہی جیسے آپ دیکھیں کہ عید پہ گوشت لینے والے آتے ہیں نا, تو باقی گوشت ختم ہو چکا ہوتا ہے, لوگ پھر بھی گھنٹیاں بجاتے ہیں, تو بعض دفعہ گھر والے غصے میں آ جاتے ہیں نا, تو ان کو یہ شک ہوا کہ اللہ کے نبی غصے میں تھے یا ناراض تھے اور آپ دے دیا تو ہمیں اس سے کوئی فائدہ نہیں ہوگا. یعنی اتنا یقین تھا کہ اللہ کے نبی یا ہمارے ساتھی نے ہمیں اگر ناراضگی سے بھی کوئی چیز دے دی ہے تو پھر بھی ہمیں اس سے کوئی فائدہ نہیں ہوگا, اب کیا کریں. کہتے ہیں حسب مشورہ ہم لوٹ کر آپ کی خدمت میں حاضر ہوئے, اپنا ذکر کیا کہ اللہ کے نبی کیا آپ نے ناراض ہو کے ہمیں دیے ہیں. اللہ کے نبی نے فرمایا, میں نے از خود تم کو یہ سواریاں نہیں دی بلکہ اللہ نے دی ہیں. پھر فرمایا, آئندہ اگر میں کسی بات پر قسم کھاؤں گا اور اس سے بہتر قسم کے خلاف کوئی معاملہ سامنے آیا تو انشاءاللہ میں اس قسم کا کفارہ دے دوں گا اور بہتر بات کو اختیار کر لوں گا. اللہ ہمیں بھی اتنی تڑپ دے دے اپنے کاموں کے کرنے کی کہ ہم سب کچھ دے کے بھی اس کے راستے میں نکلنے کے لیے تیار ہوں. پکڑ کن کی ہے, انما سبیل علی الذین یستاذنوک وہم اغنیاء. عذاب اور عتاب کی راہ تو ان لوگوں پر ہے جو ہیں مالدار, یعنی جہاد میں نہیں جاتے حالانکہ جا سکتے ہیں اور آپ سے اجازت طلب کرتے ہیں نہ جائیں, سب کچھ موجود ہے پھر نہیں جانا چاہتے. کیوں؟ ردو بیئیں یکون مال خوالف, وہ اس پہ خوش ہو گئے کہ پیچھے رہنے والیوں کے ساتھ رہیں. پیچھے یہ بات گزر گئی, اسی کی تکرار ہے. وَتَبَ اللَّهُ عَلَىٰ قُلُوبِهِمْ فَهُمْ لَا يَعْلَمُونَ, اور اللہ نے ان کے دلوں پر مہر لگا دی اور وہ لوگ نہیں جانتے. یعنی احمق ہے, عورتوں کے ساتھ رہنا چاہتے ہیں, مرد بن کے جینا نہیں چاہتے, اعلیٰ مقام کو چھوڑ کر ادنا پہ پہنچ جاتے ہیں. تو یہاں پہ پارا پورا ہوا, اللہ تعالیٰ عمل میں بھی اس کو مکمل کروائے. سبحان ربک رب العزت عما یصفون, وسلام علی المرسلین, والحمد للہ رب العالمین.